رشتہ دار خواہ خام خواہ ستائے اور ہر پریشان کرے تو کیا کریں؟ کوئی حل بتائیے. تو بہرحال میرے لیے تو ممکن نہیں ہے کہ میں کوئی ایک حل بتاؤں اس طرح سے کہ جب تک مجھے پتہ نہ ہو کہ مسئلہ کیا ہے. لیکن مختلف حل اللہ کے رسول صلی اللہ علیہ وسلم نے مختلف حالات میں لوگوں کو دیے تھے. اس کے لیے بڑی اچھی کتاب ہے, لوگوں کی اصلاح کا نبوی طریقہ, علامہ صالح المنجد کی کتاب ہے. آپ اس میں دیکھیے کہ لوگوں کی اصلاح کے لیے نبی اکرم صلی اللہ علیہ وسلم جب لوگ ستاتے تھے کیا حل کیا. ٹھیک ہے, چونکہ آپ کا مسئلہ مجھے معلوم نہیں, لہٰذا میں کوئی ایک جواب دے کر کوئی غلطی نہیں کرنا چاہوں گا. اس لیے کہ آپ کا مسئلہ کیا مجھے نہیں معلوم, کس قسم سے تنگ کر رہے ہیں نہیں معلوم. کبھی ہوتا ہے کہ لوگ آپ کو تنگ نہیں کرتے ہیں, آپ سمجھ لیتے ہیں کہ وہ آپ کو تنگ کر رہے ہیں. ایسا ایک آدمی اس کا مزاج کیا, جب بھی آپ کو ملتا ہے اور کیا چل رہا پوچھتا ہے, اور آپ کیا سوچتے ہیں دیکھیے تنگ مار رہا میرے پہ, جو چل رہا ہے وہ نہیں پوچھ رہا اور کیا چل رہا ہے پوچھ رہا ہر بار. تو یہ آپ کی ذہن کا مسئلہ ہے, وہ تنگ نہیں کر رہا آپ کو, وہ سمپلی پوچھ رہا اور کیا چل رہا ہے. لیکن آپ اس کو ادر وے لیتے ہیں, آپ یہ سوچتے دیکھو اب میرے کو تنز مارنے آ رہا ہے, یہ اب جو چل رہا ہے وہ نہیں پوچھیں گا اور کیا چل رہا ہے پوچھیں گا الگ سے, مطلب گویا میں ایک یہ چلا رہا اور ایک کچھ اور چلاتا. ٹھیک, تو یہ ہمارے دماغ کا ہوتا ہے. اس لیے عمر ابن خطاب رضی اللہ عنہ کا بڑا مشہور قول تھا, وہ کہتے تھے اگر کوئی انسان تمہیں کوئی برا لفظ بھی کہے تو اس کو کیا کرو, اچھے سے انٹرپریٹ کرو اس کو, اس کو کچھ تو بھی آپ تبدیل کرو, اور اس کو اچھے سے جہاں جہاں لاگو سکتا لگاؤ. جب لگے کہ کہیں بھی لاگو نہیں ہوتا ہے تو پھر سمجھو کہ وہ برا تھا, لیکن میکسیمم اس کو انٹرپریٹ کرو پہلے, مطلب اس کو وہ کرو. مثال طور کو یار بولا کیوں بہت زیادہ ہو گیا تمہارا معاملہ, تو اس کو انٹرپریٹ کرو آپ, بہت زیادہ ہو گیا تو ہاں مال میں زیادہ ہو گیا, اولاد میں زیادہ ہو گیا, کام کاج میں زیادہ ہو گیا, فلاں, جب تک کہ آپ کو لگے نا کہ اس کا میننگ نگیٹیو ہی ہے صرف, کہ اس کا معنی ہے کہ کچھ نہ کچھ میں نے غلط کیا. ٹھیک, تو اس کو مثبت لو آپ, پازیٹیو لو, اس سے فائدہ کیا ہوگا, ایک بہت اچھی زندگی گزار سکتے ہیں آپ. لوگ اکثر یہی چکر میں پریشان ہیں کہ لوگ آپ کو کیا بولتے ہیں اور آپ کے بارے میں کیا سوچتے ہیں, اس کو سوچ سوچ کر اپنی زندگی ہم بگاڑ لے رہے ہیں. نبی اکرم صلی اللہ علیہ وسلم طریقہ یہ تھا کہ لوگ کیا کہتے ہیں وہ ان کو اس کو پرواہ نہیں کرتے تھے آپ, اور اتنے حالات میں کہ لوگ جب آپ کو برا بھی کہتے ہیں آپ بہت حشاش اور بشاش رہتے ہیں, مطلب لوگوں کے بولنے سے میں کیوں پریشان ہوں. ایک تو وہ میرے کو بول رہے ہیں پہلے, اس پر میں اپنے آپ کو بھی پریشان کر رہا ہوں کہ وہ مجھے بول رہے ہیں. ٹھیک, جیسا کہ ایک بار ہوا یوں کہ جنگ حنین کے اندر جو سب سے پہلے جنگ میں بھاگے, جب دشمن نے حملہ کیا جنگ حنین میں کیا ہوا, مسلمان تھوڑے سے زیادہ تعداد میں تھے, ان کو لگا اب تو آج تو حاوی آ جائیں گے. جب وہ جنگ کے میدان میں گئے, دشمن چھپا ہوا تھا, رات میں چھپ گیا تھا, اچانک حملہ کیا, تو جو سب سے پہلے بھاگے مہاجر انصار تو رسول اللہ کے ساتھ رکے ہوئے تھے, جب جنگ جیت گئے تو سب سے پہلے آ گئے ہو اور کہا ہم کو دو, ہم کو دو مال غنیمت. آپ سے ہم چلنے لگے اور وہ مانگنے لگے. حدیث میں آتا ہے کہ اتنا انہوں نے تنگ کیا کہ رسول اللہ نے بیچ کا راستہ چھوڑ کر بازو چلے گئے آپ گھاسوں میں جھاڑیوں میں, جس کی وجہ سے لوگوں نے اتنا آپ کو وہ پیچھے سے کر رہے تھے ہم کو دو, کہ آپ کا کوٹ بھی اتار دیا, اوپر کا جو پہنا تھا آپ نے شرٹ کے اوپر ایک لمبا وہ کپڑا اتار دیا آپ کا نکل گیا, لیکن آپ سب ہنسی مطلب مسکراتے ہوئے جا رہے تھے اور کہہ رہے تھے اب کتنا دودھ دے دیا نا میں نے تم کو. آپ ہی تھوڑی کہتے تھے کیا پیچھے لگ گئے میرے, میرے پیچھے پڑ گئے تو سوچتے تھے میرے کو بچاؤ, میرے کو ان کو پاگل پن سے وہ کرو, کیا ہوتا ہے نا آدمی ایسی پریشان ہوتا ہے. رسول اللہ نے کیا کیا, لوگ پریشان کر رہے ہیں نا تو ان کی پریشانی تو ہے, میں کیوں خاموں خواہ اپنے ذہن کو اور پریشان کروں. آپ خوش ہیں اس حالت میں بھی, حتیٰ کہ جب آپ کا انہوں نے کرتا اتارا تھا آپ نے اتار کے دے دیا, کہا یہ بھی لے لو, لیکن میں نے دے دیا تم کو دینا, آپ کا کیوں میرے پیچھے پڑے تم لوگ. سمپلی اس لیے کہ وہ تو چاہ رہے پریشان کرنا اور آپ بھی پریشان لے رہے, تو آپ اس کو مثبت لیجیے چیزوں کو, پازیٹیولی لیجیے پہلے فرسٹ, کیوں تو ہم کیا ہوتا آتے نگیٹیو لیتے ہیں اور پھر اس کے نگیٹیو اثرات ہونا شروع ہو جاتے ہیں. ٹھیک ہے, اور پھر بات سمجھ میں نہیں آتی, جبکہ شریعت نے بہت اچھے سے, بہت سے لوگ ہوتے ہیں نگیٹیو انرجی پازیٹیو انرجی اس کی یہ افیکٹ ہوتے ہیں, تو فالتو باتیں ہیں, شریعت میں یہ بہت اچھے سے ڈیفائن کیا گیا, ہر چیز بتائی گئی ہے. آپ اپنے ذہن کو خوش رکھیے, دیکھیے چیزیں آپ کو خوشنما نظر آنے لگیں گی. آپ اپنے آپ کو جو مطمئن کیجیے آپ کو سب مطمئن لگنے لگیں گے. آپ خود پریشان ہوتے سمجھتے سب پریشان ہیں آپ کی جیسے. ٹھیک, تو آپ اپنے ذہن کو ایسا بنا لیجیے کہ لوگوں کا اگر یہ ذہنی تنگ کرنا ہے تو اس کو آپ ایزی لیجیے, چونکہ وہ تو چاہ رہے آپ کو تنگ کرنا, آپ کیوں تنگ ہو رہے ہیں, دیکھو کتنا گھر رہا میرے کو, اب گھرنا اس نے میں دیکھتا ہوں اس کو, بہت ہی گھرتے رہتا ہوں میں گھر دان, آپ خام خواہ پریشان ہیں, وہ تو کیا کر رہا آپ کو صرف چھیڑ رہا. اگر وہ آپ کو گھر رہا تو اس کو آپ پازیٹیو انٹرپریٹ کیجیے, شاید میں اچھا لگ رہا ہوں اس کو, شاید کوئی چیز میرے جسم پر اچھی ہو جو وہ دیکھنا چاہ رہا میرا بھائی, شاید وہ میرے جیسا ہونا چاہتا ہے اس لیے بار بار مجھے دیکھتا ہے. پازیٹیو دیکھیے, اس سے بہت فائدہ ہوتا ہے. ٹھیک, اس کے بہت فائدے, اتنے فائدے سے کوئی انتہا نہیں. جیسے کہ میں ایک مثال دیتا ہوں, اگر کوئی انسان بہت موٹا ہو, بہت موٹا ہو, تو کیا ہوتا عموماً اگر اس کو کوئی دیکھے تو کیا کرتا وہ آدمی, چونکہ وہ سوچ لیتا میں موٹا ہوں, میں موٹا ہوں, میں موٹا ہوں, اب اگر اس کو کوئی دیکھ رہا تو کیوں گھر رہا رہے تیرے گھر میں موٹا نہیں ہے کوئی, بھاگ یہاں سے, ایسی کرتا ہے نا, کہ تو وہ منفی سوچتا ہے. اب ایک آدمی موٹا ہے اور مثبت سوچتا ہے, پازیٹیو سوچتا ہے, اب کوئی اس کو گھر رہا تو وہ کیا سوچتا ہے, ماشاء اللہ سب میرے کو دیکھتے ہیں کتنی اچھی بات ہے, मुसबत सोच रहा है, जिससे उसको जो एक अच्छा उसके जिस्म पर असर होता है, जहन पर असर होता है, और वो कामकाज कर सकता है। वरना क्या होता है, साहब मेरे को देखते हैं मैं मोटा है तो मेरे को फलाँ बोलते हैं, मेरे को ये करते हैं, और वो पूरी ज़िंदगी उसकी बस में मोटा है बल्कि गुजर जाती। कोई काला है, कलर कम है, अब कोई उसको देखा, हम काले देख रहे हैं ना, बहुत लोग काले रहते, अफ्रीका से अच्छे हम जाओ चल निकलो, क्यों सोच रहा है ऐसा, वो काला है बल्कि देख रहे, वो ये सोचे कि हो सकता है उसको मेरी आंखें पसंद आ रही देख रहा, हो सकता है मेरे बाल बहुत अच्छे लगे देख रहा, हो सकता है शायद वो मेरा दूर का रिश्तेदार हो इसलिए मुझे देख रहा, हो सकता है वो कुछ देना चाहता हो मेरा कुछ गुमाओ देख रहा। आप पॉजिटिवली उसको इंटरप्रेट कीजिए ना, 1000 है आपका, 1000 चीज से आप उसको मुस्बत इंटरप्रेट कर सकते हैं। और जब आपको लगे कि अब मुस्बत कुछ नहीं हो सकता, तो मेरे इब्ने खत्ताब कहते फिर उसको मन फील हो, फिर समझो हाँ आप तो बुरा है, आपने सब सोच लिया उसके बाद भी नहीं हो रहा, तो देखिए आप अच्छा सोचेंगे तो आपको फ़ायदा होगा, लोग आपको तंग कर रहे हैं और आप खुद भी तंग हो जा रहे हैं। तो ये बड़ी अहम चीज़ है याद रखिए, ये बड़ी अहम चीज़ है। एक मर्तबा एक शख्स आया, उसकी बीवी ने उसके साथ बड़ा उसको बुरा भला कह दिया, वो बड़ा नाराज़ हुआ, और नाराज़ हुआ कहा अब अमीरुल मोमिनीन को तेरी शिकायत करूँगा जाके कि मेरे साथ तू जो इस तरह से करती, ज़बान दराजी करती, फलां करती है। जब अमीरुल मोमिनीन घर पर गए तो वहाँ से एक औरत की चिल्लाने की आवाज़ आने लगी, सुनते नहीं आप फलां नहीं करते ये नहीं करते। तो जब उन्होंने सुना और किसी से पूछा अमीरुल मोमिनीन घर में तो कहाँ, अमीरुल मोमिनीन अकेले घर में और उन्हीं की परेड चल रही है, ठीक मतलब उनकी भी उनको ही सुना रही, तो कहा अच्छा, तो इन्होंने सोचा अब क्या फ़ायदा, अब फ़ायदा मैं आया था कंप्लेन लेकर, यहाँ भी वही चल रहा, तो जाने लगे। लेकिन उमर इब्न खत्ताब ने हाथ सुन ली, फ़ौरन निकल कर कहा कौन था, कहा क्या बात है, तो कहा अमीरुल मोमिनीन मैं आया था मेरी बीवी की शिकायत करने की, उसने मुझे खरा खोटा बोल दिया थोड़ा सा, मैं आया था आप वो कंप्लेन करो लेकिन आप भी सुनते बैठे, तो कहा सुनना पड़ता है भाई मेरे, मैं इसकी क्यों ना सुनूँ, मैं इसके साथ सोता हूँ, मेरे बच्चों को पैदाइश की तकलीफ बर्दाश्त करती है, मेरे लिए खाना बनाती है, मेरे कपड़े धोती है, तो इतना सुनाना तो उसका हक है और इतना सुनना तो मेरा हक है। पॉजिटिव ले रहे थे ना उसको, वहाँ सुना जो सुना, इसलिए कि मुस्बत क्या सोच रहे थे अपने जहन में, वो कि देखो ये मेरे साथ रहती है, मेरे बच्चों की पैदाइश की तकलीफ बर्दाश्त करती है, मेरे कपड़े धोती है, मेरे लिए खाना बनाती है, सब कुछ करती है, तो इसका भी हक है कुछ मुझे बोले, मेरा भी हक है मैं सुन लूँ इससे कुछ। तो इससे क्या होता है, आदमी हमेशा खुश रहता है याद रखें। तो अगर आपके सताने वाले भी खामखा आपको तंग कर रहे हैं तो उसको पॉजिटिव ले लीजिए, तो क्या होगा, बहुत सारी बातें आप अपने से दूर यहीं बुराइयों को कर देंगे, इसलिए कि आप मुस्बत सोचते हैं। मिसाल के तौर पर किसी ने जो आपको कुछ बुरा बोल दिया तो आप उसको मुस्बत आप उसको कीजिए, अच्छा अच्छा वो मैं इस बारे में बोल रहा हूँ, ठीक उसको मुस्बत लीजिए। जैसे आप कार में जा रहे को कह रहे अच्छी नई बैलगाड़ी खरीद लिया आपने, तो मुस्बत लीजिए उसको, मुस्बत लीजिए, पॉजिटिव लीजिए उसको कि गाड़ी हॉर्स पावर से चलती, इन्हें शायद ऑक्स पावर समझ रहा उसको कि मतलब दो बैलों के बराबर आपकी गाड़ी है, पॉजिटिव इंटरप्रेट कीजिए ना उसको, होता है ना गाड़ियों के हॉर्स पावर से होते हैं, तो आप समझिए उसने ऑक्स पावर कर रहा है, पॉजिटिव लीजिए, अच्छा अच्छा मेरी गाड़ी छोटी है इसने कहना चाह रहा है कि दो बैलों की ताकत की है सिर्फ, आप ये क्यों समझ रहे कि सस्ती है, ख़राब है, नाकिस है, ऐसी है वैसी है, पॉजिटिव लीजिए उसको। या आप ये सोचिए कि देखो मैं शहर में रहते हुए गाँव की ज़िंदगी का फ़ायदा उठा रहा हूँ, ये समझता है कि कार में चलता हूँ बैलगाड़ी का मज़ा ले रहा हूँ, उसको आपके पास बहुत सी तरीके हैं उसको इंटरप्रेट करने, लेकिन आप बोलेंगे मतलब मेरी गाड़ी ख़राब है मैंने नाकिस ने हल्का लिया, तो उसका तो काम हो गया, वो छेड़ना ही चाह रहा था आपको छेड़कर चला गया, एक तो उसका बोलने की तकलीफ, दूसरा आपका जहन, और उसमें ले आके आपने कहीं गाड़ी ठोक दी, फिर वही चक्कर में कि उसने हो, तो आप मजबूत ले लें, मुस्बत लेते कि मेरा भाई अच्छा है उसको मैं अगली बार मिलूंगा तो उसको हॉर्स पावर क्या सिखाऊंगा, मेरी गाड़ी ऑक्स पावर पर नहीं चलती, इसका हॉर्स पावर है उसको एक्सप्लेन कर, समझ रहे तो आप ऐसा उसको मुस्बत लीजिए। देखिए आप बहुत सारे दुनिया के अच्छे फ़ायदे उठा सकते हैं, तो अगर आपके रिश्तेदार आपको खामखा तंग कर रहे हैं तो आप खामखा तंग मत होइए, उसको मुस्बत इंटरप्रेट कीजिए चीज़ों को, पॉजिटिवली लीजिए चीज़ों को, खुशी इसलिए कि वो तो आपको तंग करना चाह रहे हैं, आप क्यों अपने नफ्स को तंग कर रहे हैं ऐसा करके, तो आप उसको मुस्बत लीजिए, देखिए आप बहुत से मसले जो है इसी तरह हल हो जाएंगे और आपसे दूर हो जाएंगे।